नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा स्वागत छ। म ध्रुवराज खनाल। खबर विस्तारमा, एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको बैठक बस्दैछ। पार्टी कार्यालय कोटेश्वर पेरिस डाँडामा अहिले केही बेरपछि बस्ने बैठकले नेताहरूको कार्य विभाजन गर्ने एकीकृत नेकपा माओवादीका प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। बैठकले पदाधिकारी पनि चयन गर्नेछ। बाबुराम भट्टराई पक्षले विराटनगर सम्मेलन छाडेर हिँडेपछि संयुक्त रूपमा पहिलो पटक बैठक बस्न लागेको हो। आजको बैठकमा जाने र छलफल गर्ने भट्टराई पक्षीय नेता देवेन्द्र पौडेलले जानकारी दिनुभयो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता बाबुराम भट्टराई पक्षबीच 5 जनाको केन्द्रीय कार्यालय गठन गर्ने र त्यसमा नेता कृष्ण बहादुर महरालाई थप्ने सहमति भइसकेको छ। नारायण काज श्रेष्ठ प्रकाशलाई उपाध्यक्ष, पुष्ट बहादुर बोगटीलाई महासचिव र कृष्ण बहादुर महरालाई सचिव बनाउने सहमति भएअनुसार पद बाँडफाँड हुनेछ। नेता भट्टराईले वरिष्ठ उपाध्यक्ष बस्न अस्वीकार गरेपछि उहाँलाई वरिष्ठ नेता बनाउने तयारी भइरहेको छ र यसबारे बैठकमा छलफल हुने स्रोतले जनाएको छ। संविधान सभाको बैठकमा आज न्याय प्रणाली सम्बन्धी विषयमा छलफल हुने भएको छ। तत्कालीन न्याय प्रणालीमा भएका सहमति र असहमतिका विषयमा आज छलफल हुनेछ। संवैधानिक अध्ययन तथा निर्कियोल समितिले यसअघि नै पेश गरिसकेको प्रतिवेदनमाथि बुदागत रूपमा छलफल हुनेछ। संविधान सभाको बैठक दिउँसो 1 बजे बस्नेछ। आज न्याय प्रणाली सम्बन्धी विषयमा यसअघि भएका सहमतिका बुन्दाहरूमा छलफल गरिने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। चितवनको नानगढ स्थित पुलचोकमा ट्रकको ठक्करबाट गैराती एक महिलाको मृत्यु भएको छ। पोखरा बस पार्कबाट पुलचोकतर्फ आउँदै गरेको ट्रकको ठक्करबाट भरतपुरकी 25 वर्षीय पवित्रा मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पोखरा बस पार्कबाट पुलचोकतर्फ आउँदै गरेको नास उर्फ 3480 नम्बरको स्कुटरलाई सोही दिशातर्फ आउँदै गरेको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी मगरको चितवन मेडिकल कलेजमा उपचारका क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै चितवनको भरतपुर एक देवघाटमा बसको ठक्कर छतबाट खसेर एकजना गम्भीर घाइते भएका छन्। आज बिहान मलामी जाँदै गरेको N3K 6922 नम्बरको बसको छतमाबाट खसेर पूर्वी चितवन वीरेन्द्रनगर 5 का 65 वर्षीय रत्नलाल कण्डेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनको अहिले कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ। दुर्लभ वन्यजन्तु बाघको क्रियाकलाप एवं सन्तान उत्पादनको अवस्थाबारे विशेष ढङ्गबाट अध्ययन सुरु गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जले विभिन्न दाताको सहयोगमा अनुसन्धान सुरु गरेको हो। निकुञ्जको बाघको वासस्थान रहेको केही ठाउँमा क्यामेरा ट्र्याफिङ प्रविधिबाट 4 वर्ष लगाएर अनुसन्धान गर्न लागेको निकुञ्जका सहायक संरक्षण अधिकृत टीकाराम पौडेलले जानकारी दिनुभयो। सो अन्तर्गत वर्षको 4 पटक 15 दिनसम्म क्यामेरा ट्र्याफिङबाट बाघको गतिविधि लिने उहाँले बताउनुभयो, जसका लागि 15 वटा क्यामेरा प्रयोगमा ल्याइएको छ। इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकलाई सार्वजनिक सम्पत्तिको दुरुपयोग गरेको अभियोगमा दोषी ठहर गर्दै अदालतले 3 वर्षको जेल सजाय सुनाएको छ। उहाँका 2 छोरालाई पनि भ्रष्टाचारको अभियोगमा 4 वर्षको जेल सजाय सुनाइएको छ। तिनैजनालाई $30 लाख जरिवाना र हिनामिना गरेको भनेको $1,76,00,000 फिर्ता गर्न पनि अदालतले आदेश दिएको छ। सन् 2011 भएको प्रदर्शनका क्रममा शक्तिको दुरुपयोग गरी प्रदर्शनकारीको हत्या गरेको अभियोगमा हिरासतमा राखिएका मुबारकलाई गएको वर्ष अगस्तमा स्वास्थ्यको कारण देखाउँदै अदालतले सैनिक अस्पतालमा राख्न आदेश दिएको थियो। गएको फेब्रुअरीमा मुबारकमाथि $1,76,00,000 राष्ट्रपति भवनको मरमत तथा पुननिर्माणका लागि लगे पनि आफ्नो निजी भवन मरमतका लागि खर्च गरेको अभियोगमा मुद्दा चलाइएको थियो। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज 2 खेल हुँदैछ। अपरान्ह 4:15 बजेपछि हुने पहिलो खेलमा 4थो स्थानमा रहेको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। कोलकाताको 14 र बेङ्गलोरको 10 अङ्क छ। आजको खेल जित्ने टोली 1 स्थानमाथि उक्लनेछ। त्यस्तै बेलुका 8:15 बजे हुने दोस्रो खेलमा 7थो स्थानमा रहेको सनराइजर्स हैदराबादले 2रो स्थानको चेन्नई सुपर किङ्ससँग सामना गर्नेछ। चेन्नईले खेल जिते 2रो स्थानमा यथावत रहनेछ भने हैदराबादले जिते 2 स्थानमाथि उक्लनेछ। अवस्त बिहान 11 बजेको अर्पण खबर सकियो। ध्रुवराज बिदा भई नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर।